अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभर के साथ सुनिरहनु भएको अपराह्न 4 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। न्यायाधीश नियुक्तिबारे न्याय परिषदको सिफारिसलाई लिएर मुख्य दलबीच विवाद चर्किएको छ। मुख्य दलबीच कुरा नमिल्दा संसदीय सुनवाई विशेष समितिको बैठक बिना निष्कर्ष भोलि बस्ने गरी सकिएको छ। एमाले र एकीकृत नेकपा माओवादीले सिफारिस पुनर्विचारका लागि न्याय परिषदमा पठाउनुपर्ने प्रस्तावलाई नेपाली कंग्रेसले अस्वीकार गरेको छ। नेपाली कंग्रेस पुनर्विचारका लागि पठाउन कानून सम्मत नहुने भन्दै सुनवाई गर्नुपर्नेमा जोड दिएको छ। सुनवाई गरेर सही र गलत व्यक्ति छुट्याउन सकिने कंग्रेसले दावी गरेको छ। तर त्यसमा एमाले र एकीकृत नेकपा माओवादी असहमति जनाउँदै पुनर्विचारमा जोड दिएका छन्। साना दलका सभासदले भने 35 दिन कटाएर ठूला दलले अहिलेकी सिफारिस कार्यान्वयन गराउन खोजेको भन्दै सिफारिस अनुमोदन गर्न नहुनेमा जोड दिएका छन्। बैठकमा बोल्दै सभासदले न्याय परिषदलाई समितिमा बोलाउनु पर्ने माग गरेका छन्। नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलले बिना कुनै प्रमाण स्वतन्त्र न्यायालयमाथि प्रश्न उठाउन उचित नभएको बताउनु भएको छ। नेपाल प्रेस युनियन कञ्चनपुरले आज सदरमुकाम महेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपसभापति पौडेलले न्याय परिषदले विचार पुर्याएर सर्वोच्च अदालतको रिक्त स्थायी न्यायाधीश पदका लागि 8 जनाको सिफारिस गरेको बताउनुभयो। नेकपा एमाले र एकीकृत नेकपा माओवादीतर्फ इङ्गित गर्दै उहाँले राजनीति पूर्वाग्रह राखेर प्रति लाञ्छना लगाउनु गलत भएको बताउनुभयो। कुनै एउटा पार्टीलाई लागेको भरमा न्याय परिषदको निर्णय उल्टाउनु गलत भएको उपसभापति पौडेलको भनाइ थियो। उहाँले संविधान सभाका 26 जना सभासद चयनका बारेमा सर्वोच्च अदालतले गरेको निर्णयलाई कंग्रेसले शिरोधारी गर्ने स्पष्ट पार्नुभयो। उपसभापति पौडेलले छिमेकी मुलुक भारतमा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी नेतृत्वमा सरकार गठन हुँदैमा नेपालमा कुनै उत्तर चढाव नआउने जिकिर गर्नु मोदी सरकारका कारण सामान्य पौषमा फरक परे पनि भारतीय नीतिमा केही असर नपर्ने उहाँले बताउनुभयो। प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बीच आज भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था संविधान निर्माण लगायत विषयमा कुराकानी भएको थियो। शनिबारदेखि प्रमुख राजनैतिक दलका नेतासँग छुट्टा छुट्टै छलफल गर्नुभएका प्रधानमन्त्री कोइरालाले आज व्यवस्थापिका संसदका प्रमुख विपक्षी दलका नेतासँग छलफल गर्नुभएको हो। छलफलमा विशेष गरी मुलुकको पछिल्लो राजनैतिक अवस्था र संविधान सभामा मनोनयन गरिने 26 जनाको विषयमा कुरा भएको थियो। सो अवसरमा संविधान निर्माण प्रक्रियालाई कसरी गति दिने र शान्ति प्रक्रियाका बाँकी रहेका काम पूरा गर्ने विषयमा कुरा भएको प्रधानमन्त्री कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो। शान्ति प्रक्रियाको साझेदार शक्ति हुनाको नाताले सबै विषयलाई सहमतिमा नै अगाडि बढाउनु पर्ने तथा जनअपेक्षा अनुसार संविधान निर्माण प्रक्रियालाई गति दिन सरकार र विपक्षी दल मिलेर जानुपर्ने विषय नै छलफलको प्रमुख विषय रहेको थियो। प्रधानमन्त्री कोइरालाले शनिबार नेकपा माले सद्भावना पार्टी र मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका शीर्ष नेतासँग संविधान निर्माण न्याय परिषदको सिफारिसमा देखिएको विवाद र 26 जनाको मनोनयनको विषयलाई लिएर छलफल गर्नुभएको थियो। चीनले भियतनामबाट 3,000 चिनिया नागरिकको उद्धार गरेको छ। भियतनाममा चीन विरोधी दङ्गाको लहर बढेपछि चिनिया नागरिकलाई स्वदेश फर्काइएको हो। चिनिया समाचार एजेन्सी सिन्हुवाका अनुसार बेजिङले विमान चार्टर गरेर पानी जहाजबाट 3,000 भन्दा बढी चिनिया नागरिकलाई स्वदेश फर्काएको हो। विवादस्पद दक्षिणी चिनिया समुद्रमा चीनले तेल उत्खनन गरेको विरोधपछि भियतनाममा सुरु भएको चीन विरोधी दङ्गामा 2 चिनिया नागरिक मारिएका छन्। 100 भन्दा बढी घाइते भएका छन्। चीन विरोधी प्रदर्शनकारीले दक्षिण भियतनाम स्थित औद्योगिक पार्क भित्रका चिनिया व्यापारीले सञ्चालन गरेका सहित 15 भन्दा बढी कारखानामा आगजनी गरेका थिए। भियतनाममा सरकारले प्रदर्शन अन्त्य गर्न प्रदर्शनकारीलाई आग्रह गरे पनि रोकिएको छैन भने चीनले कडा कदम चाल्न भनेको छ। चीनले विवादस्पद जल क्षेत्रमा तेल उत्खनन नरोक्ने पनि प्रष्ट गरेको छ।